तरंगी टीका लाउन पाउदिन तिहारमा प्यारी बहिनी यो साल पनि आउँदिन म घरमा बहिनी बाटो हेर्दै ओलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला ओइलाउँदा परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी चुक्छु गर्दै रोलिन परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी चुक्छु गर्दै रोलिन पाउँदिन तिहारमा प्यारी बहिनी यो साल पनि आउँदिन म घरमा बहिनी बाटो हेर्दै होलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला ओइलाउँदा परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी सुक्छु गर्दै रोलिन सुक्छु गर्दै रोलिन साथीसँग खेल्नु देउसी भैलो नयाँ लुगा दिन पाइन भएको होला मैलो बहिनी बाटो हेर्दै होलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला ओइलाउँदा परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी सुक्छु गर्दै रोलिन परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी सुक्छु गर्दै रोलिन खेल्नु देउसी भैलो नयाँ लुगा दिन पाइन भएको होला मैलो बहिनी बाटो हेर्दै होलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला ओइलाउँदा परदेशी यो दाजु सम्झी चुक्छु गर्दै रोलिन बहिनी सुक्छु गर्दै रोलिन सुक्छु गर्दै रोलिन सप्तरङ्गी लगाइदिनु बहिनी केही वर्ष पर्खाझै मनमा पीडा बहिनी बहिनी बाटो हेर्दै होलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला ओइलाउँदा परदेशी यो दाजु आजु सम्झी सुक्सु गर्दै रोलिन बहिनी सुक्सु गर्दै रोलिन परदेशी यो दाजु सम्झी सुक्सु गर्दै रोलिन बहिनी सुक्सु गर्दै रोलिन लगाइदिनु बहिनी केही वर्ष पर्खाजै मनमा पीडा बहिनी बहिनी बाटो हेर्दै होलिन सप्तरङ्गी टिका सुक्दा फुलमाला वैलाउँदा परदेशी यो दाजु सम्झी सुक्सु गर्दै रोलिन बहिनी सुक्सु गर्दै रोलिन सुक्सु गर्दै रोलिन सुक्सु गर्दै रोलिन सुक्सु गर्दै रोलिन।